지시구 멍가서 메트로 FM 위비 부티구 어벅시거 지석시구 멍가고사 메트로 FM 위비 부티구미가 하루자 통 비세스 자족부터 스와스토 나포 선문딧 비세스 나이구두 낙티니즈가 지치도 대나 두누구가 프로성가 캔서 루에 나포 선문딧 구 캔서 루에 디구 네파야 사마제 전전 어페어나 중국 대구 문대구 비슬레슨도 구루에 대구 차가 쥐둔라 좀 निश्चित 어버디에 드니 모노시 대구 사만나 모노 대부디 다르나도 우 랑키 파이버 대구 구고타 소사이도 바스트베 캔서 루에 대구지 고조고 루에 칼레사 알레 톨루에 모베키 유니티 나포 루에 월다사 위다 넨트로니야구 야 월랑키 유니티 고조고 타카 프라비디 고조부디 통코네 비오스타두 트웨티티 팍쳇케 솔라베키 유니티 캔서 루에 사만디 विशेष रूपमा स्वय वेस्नुदिमा जैना वेस्नुदिमा डाक्टर सुदीप श्रेष्ठ डबना डिग्डु वेक सिनियर मेडिकल वेकअप टु क्यान्सर सम्बन्धी न जैना वेस्नुदिम खसा अथे भक्तपुर क्यान्सर अस्पताल या फ्लाम डाइरेक्टर न ख अथे नेपाल क्यान्सर हस्पिटल न वेक्लो सञ्चालन नाच्न डिग्डु आफ्नो अन्तर्राष्ट्रिय स्तरीय छोपुटी क्यान्सर अस्पताल जल अर्थात् हर्षिद्धि सञ्चालन यागुन वेकल तयारी नाचुन दिगुडु वेक थन झैदी दुगुडु क्यान्सर लुए सम्बन्धी यदि चिन्ह जिज्ञासा त्यो कसा जिमगुस डे फोन नम्बर 4232735 4232735 चले छि फोन न दिफे वेकल सि निनकन पखनि सुदीप श्रेष्ठ जी दक्नामा छि जोजोला पालास कसनापना जोजोलपा क्यान्सर लुए गुडले चाहिँ तस्क गम्भीर प्रकृति लुए को थकाई गु चीज छक जी ढुल्ला वो लनी मुखो देखो कथा ही मंत्र सब ठीक है सुनो अल फल वे ढूँढ चीज़ हैं छो बाधावर्णियों कारणों खान पीनियों नशत्वसायु कारणों छो कथा वो या चुनी देखा था ही छो कथा से बंक्सोजु आधारणों वो ही देखा था ही सुखा वास्तव में आठों कैंसर ही जो संदर्भ टाइप खा सा कैंसर रोग मंगला आठों से शरीरे जो छो दीर्घ रोग मध्य छो खा जनमानस से तो कैंसर जो लगा डाला जाए लाई मुखो ढूँढ छो जो छो इम्प्रेशन दो दावे खासा तो यो मुखो तो कैंसर रोग से जो लगा डाला सूर्य अवस्था पता लगा जो लगा लैक ना फै ना अच्छा कैंसर रोग तो एक्चुअली चुखा डाबले से ची शरीरे गे खा ची छे अपन डेगा डॉट हिंट नो ची शरीर ने देखी से छो कोशिका ही साबो मखला तो बने जा चुन्दो तो कोशिका देव तो इंग्लिश में टाइप का सेल लाए आजी मनुटे जब जन्म जी वो उनका तो ही जब मनु ना आना मनु जब में ये अल मनु आना वो थोड़ी सर्टेन वो जिंदगी यार उनका तो वो एक मनु तो ही वो जिंदगी समाप्त हो चुकी है ना तो कोई शिकायत ना आयो तो जिंदगी दो तो कोई शिकायत असंख्य कोई शिकायत जन्म में जी अल वो कोई शिकायत शी तो तो ही जो अन प्रकृति बियातो पड़ी तो तो ही नियम खा तो तो कैंसर है सुजी दिया तो नियम तो ही शीनी दुनी के सो जीन अथवा वंशानु खराब जिया वो तो गो नियम प्रकृति नियम विपरीत वो कोशिका होनी ओके एना चाहिँ तो कोशिका चाहिँ एको एको एको जन्म जी तर वो सीम हो समयले एज वो जुल्ला छुरी यहाँ वो जब शरीर छ छठा वो कोशिका एको जन्म जुल्ला गर्दाला चाहिँ वो छ लायु गुरा अथवा कायु रुपे काइ वो चाहिँ ठो क्यान्सर चाहिँ छुरी यहाँ तो छठा हो या मेठा शरीर जी थयो किसिम रोग त चाहिँ जे छ तो क्यान्सर लगा जे छ दाई मला आटर थो चाहिँ जुया चाहिँ थो मनुष्यहरु चाहिँ मोहो जिसा यदि सूर्य अवस्था पत्ता लगाए जुला थो चाहिँ ठिक कंट्रोल या फै उ गहिना पटले होले स चाहिँ उले सामान्य मन्त्र चाहिँ क्यान्सर धेर सियाछु नि मोहो मय लागर वय छनि या छु बिरम जेतनि घाज जेतनि ताई तक लनाम छनि तर वो क्यान्सरी लक्षण देखा थाबुदी आधार छ गहिना अ यो चाहिँ ठुके सन्दर्भ या थाको छ चाहिँ जी ठुके चाहिँ सतर्क चाहिँ जुइमाका जी समाज चाहिँ छु चलन दु ध्यान जी स्वास्थ्य छु चीज समस्या मोएक वो जाँच लाई अथवा अस्पताल वो चरण मरू तर चीसा चाहिँ जीव समाज यहाँ छौ चीज जस्तै प्रयोग दिया छौ चीज त जुल अथवा गाडी जुल मोटरसाइकल जुल अथवा जब चले वेग छौ सर्भिसिङ यहाँ आउट चलन रु 17 किलोमिटर वन गाडला सर्भिसिङ यहाँ हुने तर चीज तपाईँ स्वास्थ्य चाहिँ मनोटेसँग ध्यान नियम हो जी स्वास्थ्य न छुन मरेकन छो सर्टिन एज थिङका ढल्ला चाहिँ रेगुलर चेकअप या बनियामा ओ चाहिँ जीव समाले चलन मरो ठुके एना न जीव शरीर जुन जुया चो रोग समय पत्ता लगे जी मुखु अले उके एना चाहिँ यक लास्ट स्टेज वेगा चाहिँ पत्ता लगे जी अले वरुङ्गा चाहिँ आ चिसम बचे या फै मुखु मलाई छो समस्या ओ जुसा मेउ चाहिँ आ चिसम यारे एना ढाउ खस त क्यान्सर रियु चाहिँ जी शरीर न्याठा न जुयो जुया ठो न्याउ रुपे न ठो शरीर वे ओके ठो शरीर सुन समस्या त नाप बिदे मान मरो त नु समस्या त प्याउला ओ समस्या त चाहिँ उपचार यहाँ एक दुई महिना भित्र कम मजुल ओ समस्या विद्यमानै जुन घटाला चाहिँ त्यो क्यान्सर खकि अथवा दीर्घ रोगी खकि रह्यो चाहिँ सतर्क जुया अस्पताल गयो चाहिँ बानियामा चाहिँ ज्ञान त्यो क्यान्सर ढाई अथवा मसला अथवा चुकी किन्द मसाला मुनि भन्ने चाहिँ यहाँ बुझ्यो ओ टाइमै चाहिँ अस्पताल गयो बेला ठ्यो लक्षण घटाला चाहिँ पत्ता लगायो जुए आ क्यान्सर दुई नजर झ्याठा शरीर झ्याठा न जुयो जुया न्याउन रुखकै उदाहरणलाई चाहिँ छेने दुन जोसा छ्याफु छाटी दुनी फोक्से जोसा मुसुएफु पठे जुसा पुवा सुनिफु कुहेले जुसा कुहे स्याफु मलाई न्याउन रूपे नभइफु आठ स्टने जुसा स्टने गिर्खाइ रूपे भएफु मलाई ठुके ठुके लक्षण न्याउन जुफुका तर चिसा यारियामा चाहिँ ठो एक दुई महिनाभित्र ठो उपचार यहाँ यहाँ मनन काटला चाहिँ ठो चाहिँ छो ए दीर्घ रोगी खकिरह्यो चाहिँ सङ्घ चाहिँ यहाँमा नेवा समाजले दिने नेवा देश चाहिँ नयु मध्ये छ त चाहिँ मेपिस नयुमुखो नेवा देश नयु छोएला छैलाको कारण होइन वायु समस्या जु वायुपट्टि लुटेको उयो चिज नमुन्टेसँग स्वास्थ्य क्षेत्र पनि छ ध्यान छैलाको कारण क्यान्सर रिटर्न अपेक्षीपट्टि सम्भावना छुटो ठुकै चाहिँ ढाबा खसा चाहिँ डुवे ढामा ठुकै छारास्ने आज त्यो गु समाजे यो न मुनुटेसँग त्यो ला यो नयु समाज टु परिवार टु उयो पिङ्केटा त्यो आन्ड्रोइड क्यान्सर जो सम्भावना अपोर्डु ठु लाभ मध्ये न याङ्गुला चिसन नयुपट्टि ठु मेयुला जुल ठो चाहिँ खसियुला जुल ठु चाहिँ याङ्गुला चाहिँ गर्ने है ठु ठो यो अपो नै पिङ समाज चाहिँ क्यान्सर टु उके माथि न लाइ नयु तरिका न फरक फर परे जु यदि झी दा खाउला एक नल साना उके न भरि झी लोनि हो लिपाउ या क्यान्सर जो सम्भावना टु छ उके मध्ये ठो डक्ले बामला चाहिँ ऊ छुया ऊ कुएका नयुपट्टि अथवा के कु डेका नै आएको छोला ढामा यो ठोयो नेउली चाहिँ यो नयु समाज चाहिँ जी पठे क्यान्सर जी समाज एकदम जो नेपालले चाहिँ पठे क्यान्सर चाहिँ एकदमै बढेर जान्छौँ त सायद ठो नछो कारण जीमा नेवा समाजले ढ्यामल लाग्छ नेवा त्यो त गएपछि चिज उप चाहिँ ठुके चाहिँ आक्रमण हेर्न चौपट्टि खण्ड ठोलो होइन आठ नजर हेरेँ ठु त पाइयो ख डक्टर अपोला ठु फोक्सो क्यान्सर टु फोक्सो क्यान्सर सन्दर्भले डक्सिया सिवे खो सुटेजन्य जस्तो वस्तु जुन लगा त वो ढुङ्गा ठो थो तराई भेगे चाहिँ ठो मुटु क्यान्सर टपोरु कारण गुवा नेउ ठो सुटेजन्य खैनी नेउ चलन टु तर नेवा समाज जिउसँग खनाउ चाहिँ फुवायु क्यान्सर चाहिँ खना चलाउँ चाहिँ अपो खना चलाउँ ठो फोक्सो ढुङ्गा ठोका सायद छि नेउ टु न्यु पाखे जिउ चाहिँ जिउ चाहिँ जुफो आ प्रसङ्ग भने चाहिँ छिँ चाहिँ अन्तर्राष्ट्रिय स्तरीयपट्टि क्यान्सर अस्पताल देखेपट्टि योजना देखा दियो विषयले हजुर वास्तवले हरिसिद्धि जले छिँ देखा दिथ्यो अथवा तयारी क्रम आज या नचाहेको देखादिल वास्तव अन्तर्राष्ट्रिय स्तर ढाल्नु गोजौपट्टि अस्पताल छिँ देखा दिथेनौ ख आठो सन्दर्भ ढाबे खसा चाहिँ आठ क्यान्सर यो उपचारी क्रमे थोङ दिने संसारे यो एचिभमेन्ट जुन गोरु तर छिटा नेपालले चाहिँ ठो जुई मोफिया चाहिँ कारण चाहिँ एकुटो ठो कारण एना चाहिँ झि एकु बिरामी त ठाउँ दिने चाहिँ उपचार क्रमे अथवा के यो उपचार डायग्नोसिस क्रमे चाहिँ झि नेपालमा पियाउना उनी बाटे त एकुटो जिउमै डाटा छो जिउसँग कहिटो इन्डिया जग्गा ठो क्यान्सर उपचार लागि जग्गा मनोटेसन वर्षे हस्पिटलले जग्गा खर्च या खर्च डेढ अरूमा चाहिँ अपोटे भयो यिनी अब इन्डिया यो चाहिँ अस्पतालले खर्च न हो डुगा त्यो अवस्था चाहिँ छिसा ठुमुनु उएको पिण्ड चाहिँ पिने नेपाल प्याउनु मुयाक नेपालले न टु कसो सर्वसुलभ उपलब्ध अस्पताल चाहिँ जरुरत एकदमै अपोजु या ठो नेपालले मरु ठो टेक्नोलोजी त जुठ्याका ऊ टेक्नोलोजी ठ नेपालले न टु या व्यवस्था या त छो अन्तर्राष्ट्रिय स्तरीय चाहिँ अस्पताल नेपालले मरेको मगाउनुको सन्दर्भ ठोय खैँ ध्यान ध्या ठो हेर छौ जिमसँग प्रयत्न नौ ख ठो अस्पतालमा उयो सन्दर्भ जिउसँग दिएका छौँ ठो प्रसङ्ग हाक्न भने तर छिटो जिज्ञासा त्यो निम्ति सुन चाहिँ झाइटी ढुङ्गुको सङ्केत वुडु उहाँकै जिज्ञासा पाके पनि जोजोलपा डाक्टर साहब जोजोलपा जोजोलपा हजुर विश्वनाथ श्रेष्ठ सामा कुशी पाके नमस्कार ठो ज्याजोले समय भेट दिला क्यान्सर यो बारेले छुन छुन जानकारी भेटेल एक एक सुभा आ पापी स्याना छाती सिटी स्याना एक दुई महिना भित्र उपचार मजुल लाग्छ क्यान्सर हस्पिटल अथवा क्यान्सर यो बारेले जाँच्या माता छिक्कन दिल जिबी आम नागरिक त उमेर अनुसार सजिलो डिएमा अहिले थिं थिं रोग या लागि ठाउँकै ब्लड टेस्ट दु मुखला अहिले क्यान्सर लगाए जुल अथवा क्यान्सर थियो धेरै जिम्स सिके माल लाग्छ सु ब्लड टेस्ट या टाछ वो लक्षण खनले त्यो ठो प्रश्न त एकदम धन्यवाद आठो सुन त्यो क्यान्सर शरीर न्याउ अङ्गेन जिमा जिफुजिया तो रो ब्लड जाँच यहाँ क्यान्सर पत्ता लगे या त फै मुख काटुके तो शरीर गु अङ्गे ठो क्यान्सर ठिल वे अङ्ग यो सन्दर्भित टेस यहाँ माग ओके छिस छौजक यहाँ क्यान्सर जाँच यहाँ क्यान्सर पत्ता लगे जिउ जिउ मुखका आज तो ब्लड ब्लड क्यान्सर पत्ता लगे उठे चाहिँ तो ब्लड क्यान्सर बाहेक म्यु क्यान्सर चाहिँ सम्भव मरु तर सर्टेन जाँच त जो ट्युमर मार्कर काटाए छिस सर्टेन जाँच त दु ऊ के चाहिँ क्यान्सर ऊ सन्दर्भ ऊ अनुसारी क्यान्सर चाहिँ खकी थियो चाहिँ शङ्का चाहिँ यहाँ आफू तर ऊ जाँच यहाँ चाहिँ क्यान्सरै खर्गा चाहिँ पत्ता लगाए जिमुख हो क्यान्सरै पत्ता लगाएर चाहिँ गु अङ्गे जुख वे अङ्ग चाहिँ जाँच यहाँमा ऊकेलाई चाहिँ छोजको जाँच चाहिँ क्यान्सर चाहिँ पत्ता लगाए जिमुखका नभए चाहिँ पटल्या डर यी चाहिँ यो कुमालीपट्टि अवस्थ छ एकदम लगे जिफ हो ऊके ठुके चाहिँ यो जाँच यहाँमा डक्टरले क्यान्सरै खरगा चाहिँ कन्फर्म यहाँ चाहिँ यो बायोप्सी गा यहाँमा गा बायोप्सी सन्दर्भमा जी छौछु त्यहाँ चाहे जो यहाँ जी जनमानस चाहिँ गन शरीरले छु लक्षण भएको क्यान्सर अथवा शङ्का लगे जो अस्पताल चाहिँ उयोको पिण्ड ठो बायोप्सी यहाँमा बायोप्सीहरू चाहिँ छुटी दिए गन क्यान्सर ख अन्य चिचर उनलाई टुक्रा लेख्न अथवा अन मुलुट दुसिया अन्चोलाई झोल लेख्न जाँच्या ख ऊ यहाँमा घाटहरूलाई चाहिँ मनोटी छु छौ जन्मानस छौ मिसकन्सेप्ट छुटहरू डुरे त्यो बायोप्सी एउटा घाएर या त घाटहरूलाई रोग फैलेजी त्यो यहाँ मुजी उठ्यो चाहिँ उयो छौ जन्मानस छौ भ्रम डु त्यो एक्चुअली ठ्याइ मुख हो क्यान्सर रोग त से प्रतिशत कन्फर्म या त ठु बायोप्सी मयासे मगा त्यो यहाँमा जाँच ख ठु ठु यहाँ त चाहिँ ग्या मुज्यो तर ठु गनिया सेटा या क्युट्यो चाहिँ भोलि चाहिँ सतर्क अप्ने यहाँमा झेन्लाठा यहाँ मुज्यो त्यो चाहिँ यहाँ मयासे चाहिँ त्यो रोगी चाहिँ पत्ता लगाएको छु मुख ठोइसोले सु टेलिफोनले सफु डेडुङ्गुकडु अवश्य छिन फोन नै दिफै जिम्गुस डे फोन नम्बर 4232735 4232735 छ अहिले क्यान्सर लुइस सम्बन्धी डाक्टर सुदीप श्रेष्ठले चाहिँ तपिङ्क जिज्ञासा तै दिफै मेमा हुन् टेलिफोनले सफु डेडुङ्गुकडु जोजोलोपा सुधे गर्न थिए राजुजी दैदी छ नमस्ते होइन क्यान्सर यो हस्पिटल खुल्याउनको लागि चाहिँ एकदमै भानव दिएन दिँदैन होला हजुर अघिल्लो जसको सुविधा ढोका धन्यवाद धन्यवाद अब क्यान्सर लग्यो रोग्यो लागि चाहिँ नि मङ्गला आफ्नो पासे चाहिँ नि मिसेस चाहिँ थिए क्यान्सर जिया मङ्गला पठाइयो थिएँ हजुर हजुर पठाइ गरे यो जिया चाहिँ लिप्लाना चाहिँ नि डोको मौसममा चाहिँ नि कि यो डेङ्गु खने मङ्गला अब यो लागि चाहिँ नि अनि हस्पिटल उनले चाहिँ हस्पिटलको उनले चाहिँ नि यो कोही मनाउँदा खनु चाहिँ क्यान्सर जोपिएँ होला ठोटो मुजुरले ठोटो ठोप्ने मुजुरले छिपिङ हस्पिटल उन्नु मङ्गला पछि चाहिँ नि मिसेस थिए जुब्रा चाहिँ हस्पिटल उनले यो कोही खनु हजुर चाहिँ नि क्यान्सर हस्पिटल ल्यायो अब भरपुर सौगेट हो मङ्गला हजुर अब यो लागि नचाहिँ नि आशिष कि म एउटा है मङ्गला उयो लागि या ठेप्न यो कुमा मङ्गला आठो गरिब जसमा या नमको हजुर यता चाहिँ नि ठुकै लागि चाहिँ नि खाइरहेको छ उके ठुके मुसँग चाहिँ नि सोयो कागजीमा उयो लागि चाहिँ नि भोलि चाहिँ गरिबदेव लागि नचाहिँ नि एकदम चाहिँ नि कम के भन्छ खर्चियो अनुसार मङ्गला यहाँ बेल लगाएर चाहिँ नि एकदमै धर्म धर्मलाई धेरै छ विश्वास नाम थिएन मङ्गला तर चाहिँ नि आठो सिकाइया पछि बस्यो जुन सिकाइया हेर्नु नि सिकाइया पछि चाहिँ नि मिसिन चाहिँ नि अनु छ डुबो ज्या मङ्गला ठुली सुठे दुईजना चाहिने दुईजना होइन मनोटो भयो आफ्नो लाइन नै चुना होइन अनि ऊ यहाँ आउनेले चाहिँ नि समोसान चार पाँच दिन्छु गाउँमा गाउँमा उयोमा गर मङ्ला उयोमा इन्डोलाई चाहिँ एकदमै समस्याका दारी दही मुख एकदमै आउने चुनमा अवस्था बोल उपचार लागि छेउमा लो हानु अनि टुन्ट छेउमा लो मङ्ला टुन्ट मालो सेवा सुविधा गजौ जुई सर्वसाधारण नागरिकको लागि न बचै उपयुक्त ठाय जुई कि मुजुई रिसिसको थयो आसामको खण्ड त छुटै दिए अ वो चाहिँ डेफिनेटली या माटो क्यान्सर उपचार दियो चाहिँ छु एकदम ठिकै उपति उपचार बिरिख अ ओकेटा चाहिँ आजसँग उपचार यो या उले चाहिँ जसँग छु गरिब जनता थियो फुल मुक्तिन न छु छुनु छु छुटै या मानका चाहिँ जसँग मने तया चाहिँ डेफिनेटली दु ओकेलाई चाहिँ जसँग छु प्रोग्राम छु यात नु दियो छु च्यारिटी च्यारिटी प्रोग्राम चाहिँ छौ छौ च्यारिटी विङ गा छौ जुसँग खोले डाउनलोड के ओ चाहिँ छुजी दिया ओके चाहिँ गरिब जनता डेटा चाहिँ सरकारी अस्पताल सरयु चाहिँ मूल्य चाहिँ उपचार जुई वेगपि अस्पताल डुवा उले चाहिँ सरकारी अस्पताल गुल्डीमा फुली उले फुली वेग अस्पताल भर्ना जुई उले सरकारी अस्पताल बेडे गुल्डीमा फुली उले जुई वेग अपरेसन यहाँ उले सरकारी अस्पताल गुल्डीमा फुली उले जुई ऊ छौ सर्टेन लिमिट पेडे जुसँग ऊ नलाउ हेर्नु उसो जुल काटाला चाहिँ उको पिन्टा चाहिँ उपचार खर्च वासै नाइ कहिले र एकदम ठिकै जुल काटाला एकदमै ख उकेलाई चाहिँ थौ थौ दिने चाहिँ सरकारमा छु सहयोग बिया छौँ रु क्यान्सर जुल काटाला एक लाख रुपियाँ टक्कै चाहिँ सुविधा चाहिँ ऊ चाहिँ जनतातिर बियो अब उके ऊ सुविधा नजिप्छ उको पिन्टा चाहिँ उपचार या चाहिँ व्यवस्था जुन मिले यहाँ ऊ बाहेक चाहिँ झिसँग चाहिँ मेउ चाहिँ छु हेर्नु हुँदैन जिमसँग छु चाहिँ फन्ड रेज या चाहिँ एक्टिभिटी चाहिँ हेर्नु हुँदो ऊ अनुसार चाहिँ जिमसँग चाहिँ आठौँ नेपाली डुनी विभिन्न सङ्घ संस्था मनु टिमसँग चाहिँ मोटिभेट हेर्न क्यान्सर बिरामी गरिब पिण्ड चाहिँ उपचार या चाहिँ छ फन्ड जनरेट यहाँ ऊ नेसनली इन्टरनेसनली जिमसँग एकदमै तरुण अभियान रूपे इङ्की ऊ फन्ड चाहिँ उयो पिण्ड उपचार या चाहिँ व्यवस्था नै यहाँ ऊ न चाहिँ कार्यक्रम हेर्नु आउ ठो गु छि हस्पिटल सञ्चालन या दिन दियो ख जल हर्षिद्धि ठो गुबले निसे सञ्चालन दिउ ख सिग्नल टार्गेट ल दिन ठुले निसे रुचि गुछु जस्तो विषय नकना दिला आठो अस्पताल चाहिँ सञ्चालन यहाँ चाहिँ एकु प्रविधि त हया कोर्डिनेट या माउजी या सञ्चालन त बढी थाहा छौँ रु तर जुनसँग चाहिँ ठुकै चाहिँ फेज वाइज सञ्चालन चाहिँ हेर्नु रु उदाहरणलाई चाहिँ पहिलो फेज जग्गा चाहिँ जुनसँग चाहिँ छौ आउटडोर युनिट हो छौ चितरौँ वार्ड चाहिँ त्यो महिनाभित्रै सूर्य आउँछु जिम प्लान्ट हो सा चाहिँ त्यो मेरो दुई महिनाभित्र चाहिँ ठुकै अपरेसन या आइसियु या चाहिँ त्यो फर्स्ट फेज यो चाहिँ जुनसँग चाहिँ त्यो सुरुवात चाहिँ जुइगा अनि सेकेन्ड फेज ऊ सुरुवात जुई क्रमै करिब करिब 90 बेड चाहिँ सञ्चालन हुए अनि सेकेन्ड फेज चाहिँ गु चाहिँ थियो मुख्य फेज ख ओके त्यो रेडियोथेरापी सेवा गु ख डक्टरले टरौँ सेवा ख ऊ चाहिँ सञ्चालन चाहिँ करिब करिब 10 महिना चाहिँ लग्यो जुइका 9 महिना चाहिँ 10 महिनाभित्र ऊ सञ्चालन हुए ऊ लगातारलाई जुन करिब करिब 150 बेड उपलब्ध जुई क्यान्सर लगाइज ओके चाहिँ ऊ 10 महिनाभित्र ठो पूर्ण रूपे छौ क्यान्सर यो अस्पताल रूपका ज्ञान ठो अनि ठो बाहेक चाहिँ हामी जिउसँग चाहिँ तेस्रो फेज चाहिँ ठो चाहिँ 5-6 वर्ष लिपाजको जुई ठो ओके चाहिँ ओके रिक्वायरमेन्ट अनुसार चाहिँ बेड बढेन 300 बेड अथवा उसमा चुयो भने हुन क्यापेसिटी हिसाबमा जिउसँग सोचेना चल्नु रहेछ आठौँ अस्पतालले त जिउसँग हस्पिटल जग्गा किसिममा चाहिँ सोया चलाउनु मरो ठुकै चाहिँ छौ इन्स्टिच्युट अथवा ट्रेनिङ सेन्टर ढकाना जिउसँग ठुकै चाहिँ रोपेन ठो सुकेर ठुकै चाहिँ डेभलप या चाहिँ त्यो सोचेटु ऊ अनुसार झिकै छुटिदिने ठुकै जब छौ अस्पताल पूर्ण रूपले सञ्चालन जुए ठो रूपमा छौ इन्स्टिच्युट रूपका है अहिले ठुकै चाहिँ नेपाल व्यापी रूपमा चाहिँ नेपालले चाहिँ विभिन्न जिल्ला जिल्ला ज्याना जो स्वास्थ्यकर्मी पिण्ड चाहिँ त्यो क्यान्सर सम्बन्धी ट्रेनिङ दिए र उयो पिण्ड चाहिँ त्यो क्यान्सर यो सूर्य अवस्था पत्ता गेना पत्ता लगायो गेना रेफर आयो अहिले अन्तिम अवस्था बिरामी गेना सिआरए आयो चाहिँ छु कोर्स डेका उयो पिण्ड ट्रेनिङ बिहा सरकारी नापमा सहकारी होइन जिउसँग ऊ ट्रेनिङ नै व्यवस्था या साथसाथै क्यान्सरले चाहिँ जेआइपी मुनुटेर छौ विभिन्न क्षेत्र जेआइपी मुनुटो के चाहिँ नर्सिङ जिफु लाइवे चोपिन जुइफु एक्सरे जेएपी टेक्निसियन जुइफु जुनियर डक्टर जुइफु सिनियर डक्टर जुइफु अनि ओयको पिण्डाना त वे लेभल ट्रेनिङ बिहा चाहिँ नेपालले चाहिँ म्यान पावर प्रोडक्सन या क्यान्सर ओन जिम लक्ष्य टु हुन साथसाथै लगे जुन सम्यौ छ अभियान चाहिँ जुन रिसर्च क्यान्सर चाहिँ यो चाहिँ चीज त छ नेपालले बारे चाहिँ सुनान मुस्यु चिदको विदेशी डाटा विषय जे तर जुन चाहिँ नेपालले जुन चाहिँ क्यान्सर सम्बन्धी त्यो क्यान्सर किन नेपालले जुल ओके उपचार विधि पिनसिया थन फरक दुखी मरो अथवा चाहिँ मनुटेट अपोजु क्यान्सर बारे मोर डिटेल चाहिँ चाहिँ रिसर्च यात्रा चाहिँ छु रिसर्च विङ नका अलगै डेकाटै दु ओके न ठुके अपोज जे चाहिँ दु वो बाइक जुन चाहिँ त्यो मेउ चाहिँ त्यो नेपालले चाहिँ यो चीज त नु प्रविधि त्यो अस्पताल हेर्न दु वो प्रविधि चाहिँ छौ चाहिँ त्यो टेक्नोलोजी जुल त्यो नेपालले मोरो मोरो टेक्नोलोजी जस्तै त्यो पेपरलेस हस्पिटल सिस्टम लगा चाहिँ पुरा त्यो पेपरलेस सिस्टम डेकाटै दु छ मेसिन न नेपालले मोरो मोरो टटरो मेसिन त थन हेर्न दु थै जुले हाग्न मेम सुन टेलिफोन सफु डे डुङको दु छिटो जिज्ञासा टेक्न दे साइड गएको छ दिग जी जो जो लपा शान्त्रा जी दैदी सर सफत छ सर दैदी सर राटा नमस्ते नमस्ते शान्त दाइ हां मफु मफु राटा इन्टरभ्यु नि नात्र नि हेर्छु न हां धन्यवाद ल अले नाता डाक्टर साहब नट इडिल छि निवाटे पायु छ नि क्यान्सर पायु लुए पे दुरी हजुर हजुर आठकै यो चाहिँ नि बारे चाहिँ नि छिन्न छ तुसे चाहिँ नि खलारी जो डाक्टर साहब सँग नट ल हजुर हजुर आठो चिसा अन्न पानी चाहिँ नाच्नु हुँदैन त आएको छेला चाहिँ नै पायु क्यान्सर जुई पायुलाई बिफाइरेर काटा होला चिसा नि नाच्यो आठो पायु क्यान्सर चिनीबाटको यो दुध आयो चाहिँ खानपिन नसक तोसा छन् चिसा पछि सत्तरकै ताइका क्या क्याम आऊ खला अहिले डाक्टर साहबसँग चाहिँ नि खण्डुपट्टि रिसर्च आ चिनीबाट चाहिँ नि भैले नेउडेडु चिता छु उखान दु चकुन चाहिँ समय चाहिँ पेटा घाँसा राखेको छु चकुन समस्याना चाहिँ नि चौरासी व्यञ्जन टेक लाइव धन्यवाद यो किसिमको पाक शास्त्र नेवाट सम्पन्न आठौँ डाइजेस्ट या मुख्य खला गे गे जाऊ जुन जी अनि सन मुख्य धारणा जुन क्वेशन छुटकार हाँसी आज नेवाते जुन पायु समस्य दुख छ थो लायुजको कारण जुला या बुझी कारण जुला या मे खासै यो कारण जु खला ठकेचको पचास पस्ते ना जिल लगा जी छु जगे निन्ते हजुर धन्यवाद आसन दाइ वो आठो जी जी अनुभव ना आठो सायद जी नेवा बस्ते चुना चुना खयाना जुफु जी के समाज चाहिँ त्यो पाई क्यान्सर चाहिँ एकदमै जुन अपो खाना खाना जुन दु अनि आठो के पाई क्यान्सर चाहिँ त्यो छुकार जुइरहेको चाहिँ जी छ कारण सोयो खस चाहिँ त्यो ची अपो नै नयो समाज अनि त्यो खाना त्यो याउ लाई अपो नयो अनि ऊ के माथि त्यो छिया छिया नयो समाज यो नयो समाज चाहिँ त्यो पाई क्यान्सर चाहिँ अपो डुरहेको चाहिँ रिसर्चमा प्रुफ जुन गुड हो ओके आठो हिसाबले आ छि खाने यो खानपिन बालक छिसँग सोयो खस छि वो हिसाबले चि चाहिँ एकदमै नेउ छि समाज चाहिँ चलन ढुका मजाले चाहिँ चिने हो अनि अहिले चिटु छडा खाना नसक गएको छ चाहिँ ओके चेटा छिटा जिनिस ढेका ओके चिटिया नेउले टोटल झिटा माओ चिज चाहिँ अपो चिज चाहिँ चिन्छ नयाँ चलन ढुका वो बाहेक आ लायो न चिन्ह एकदम परिकार ढेका एक लाया ला जो नै नछि चलन ढु सायद थो थो थो निटा कारण चाहिँ अपो जी फुट्यो चाहिँ थ्यो त्यो सोच ख आठो केट प्रमाणित याटालाई चाहिँ छ अलग्गै रिसर्च नसे माने मलाई थो चाहिँ सम्भावना चाहिँ यो खण्ड गर्थ्यो क्या तपाईँले लानुलाई चाहिँ नापो जुसले कमजोर नै जुने ठाउँ नै यो कुन नै चिज न जुन सम्भावना हुनु नापो थौसीमा चाहिँ पचास वर्ष यो कल्पना यो खोज्दा छ भेबले लाने जी नखबले लाने जी वो बाइकले मेबले लानै मखो कमजोर नै ठाउँको नै चाहिँ यहाँ नि थ लाने माओबुटी चाहिँ यी थिए जुले कारण छौ चाहिँ उपनयन जुफो सम्भव एकदम एकदम ठिक अच्छी गु सञ्चालन यहाँ तिन डिपुटी हस्पिटल ख वो हस्पिटल उके दिन चुसुदै गठे जुइरहेको चाहिँ छि चाहिँ पुङ्क जानकारी बिहार ल अझ थप खन छुसु दै दिन्छु तर त्यो क्यान्सर लुए या बिरामी परिवार त्योपट्टि भावना त छुट हो पिन प्याउना ज्यावन माबले पिन प्याउना वासरिक माबले ढेबीको खर्च माबले गुन वेक अपनुपट्टि टिबोको ठाउँ चाहिँ थोसन चल्ने नदिनु ख कि या सुख सरकारी योजना ख कि सुख खास आठो चाहिँ एकदमै मलाई प्रश्न दिन आँटे ल न त जब क्यान्सर जीवले बिरामी त चाहिँ आठो नेपालमा मरो पिनी उनीहरूको कन्सेप्ट छ ती समाज हेटो ऊ हिसाबमा एकको बिरामी त प्याज आउँदो तर प्याज आयोले उसले अपु चाहिँ मजाको एकदम एक पिन्टा एकदमै दुःख नै टेवा टेवा टेवा मरो मनु न मनु मजो समय न समय मजो ठोटक्कु चिज जीवले जू जी एक पिन चाहिँ झ्याउने न फिल चाहिँ छुया त्यहाँ ठो सायद ठो यो अस्पताल छ नेपालले जुस जिउहरू चाहिँ एक पिनी ऊ पिन्टो खुसिया ऊ मने सँगै डुका जिन पिने ऊ बनाऊ सन्दर्भ होइन जे जब दिल्ली क्यान्सर अस्पतालले जाएन टोटल संख्या चाहिँ बिरामी संख्या लेखौ समय लाग्छ करिब 20% धेरै चाहिँ मनुत चाहिँ क्यान्सर पीडित जुया छौ दु अनुमान या छि 10% 5% 15% आठो पर्सेन्टेज हिसाब एकदम ढाडा ठाकु डक्ले न्याउ न्याउ देसेन क्यान्सर जु डिमे देसे थुले दु गाटाले चाहिँ ओ देसे चाहिँ न्याउले न सरकार त क्यान्सर रजिस्ट्री नेशनल क्यान्सर रजिस्ट्री गाडे गाटो दैगा यो किन न्याउ देसे बिदेशे वडुगा वो अनुसार चाहिँ जन्म पब्लिक चाहिँ यो किसिमको क्यान्सर डु गु क्षेत्र क्यान्सर डु गुली क्यान्सर जुल गुली सिल रहेछ क्लियर कट डाटा रहेगा ओके नेसनल क्यान्सर रजिस्ट्री रहेगा ओके आधार एमसँग हेल्थ पोलिसी रेकर्ड रहेगा तर अनफर्चुनेटली चाहिँ नेपालले उमर्का नेपालले चाहिँ त्यो क्यान्सर नेसनल क्यान्सर रजिस्ट्री नम्बर हो क्यान्सर सम्बन्धी छुन हेल्थ पोलिसी नम्बरका ऊ जो हिसाबमा चाहिँ नेसनल्ली चाहिँ क्यान्सर थ्रु डु रह्यो चाहिँ जुन छ धावट एकदमै लिखित ऊ चाहिँ मरु तर चाहिँ सराहना चाहिँ छो इस्टिमेट या चाहिँ प्रत्येक वर्ष चाहिँ झन् झन् 15,000 चाहिँ मनोट नु क्यान्सर पीडित जो कि रह्यो चाहिँ छो अनुमानित चाहिँ छो लागत चाहिँ डेकाटौटो नेपालले मलाई त ऊ चाहिँ तर ऊ चाहिँ एकदम खवेरका चाहिँ 100% मुफ हो चाहिँ नेसनल रजिस्टर मरु चाहिँ ठुठो हिसाबले हरेक वर्ष छिटो चाहिँ 15,000 मनोट चाहिँ क्यान्सर चाहिँ पीडित जुहरू चाहिँ छु अनुमान चाहिँ यहाँ डाउटो अहिले नेपाली पिने तत्र पिने त विभिन्न चर्चित मनोटेटो न क्यान्सर जुल अहिले क्यान्सर वास विदेश सेवना वास होइन हो या जिल ढेर चिज गठनपट्टि समाचार त हेर्ने खौठो हेर्ने चाहे प्रधानमन्त्री सुशील कोइरालापट्टि खुवाईमा या सुजाता कोइराला यो खुवाईमा या विद्या देवी भण्डारीपट्टि यो खुवाईमा लगायती खुवा तपाईँले चाहिँ नवस्थिति छेसानो चाहिँ योको प्रविधि त प्रयोग न योको ढेबो खर्च न लङ्किन भयो स्थिति ख कि छु ख खास अब नजर हेर्ने त क्यान्सर चाहिँ सूर्य अवस्था पत्ता लगायो जुल्ला लाफे एक टे क्यान्सर चाहिँ लागे फुका नेपाल होइन जिउसँग लगाटेपी बिरामी त योको ढुका तर अनफोर्चुनेटली उयोको पनि निटाटो मक्टका उयो हाइलाइटे मलका फुचा पिसा पिनुना वासा है लगा हुई हाइलाइटे हुई म फी नेपाली भाषामा है लाइक हाइलाइट भयो मुख उ चाहिँ एकदमै छो चाहिँ छो छिटो छिटो चाहिँ डिस्करेजिङ फ्याक्टर गर्ने होला कापी बिरेम दिएर न छिटो भयो हाइलाइट हेफ छ मेपी मनोटे छ ए नेपाली न लाइक नेपाली भाषा यो ट्रेन जुने ऊ जुई मुख अलि अलि पिनुना ला पिनु चाहिँ हाइलाइट भयो अलि उ नेपाली जनमानस पिनुना लाइक ख टेक्नोलोजी दु एडभान्स ओ लेभल टेक्नोलोजी फसा छिसँग या फे छिसँग विदेशै हुना भाषा या सत्ता ऊ यो मेसिन छन् नेपालले हेउ चाहिँ प्रत्येन भ्यू छ एकदम बाला तर ऊ चाहिँ पोलिसी मरो उडानको लागि चाहिँ नत या छ प्रधानमन्त्री जीव उडान खेटी ल वेकन गु रेडियो थेपी मेसिन चाहिँ अमेरिकामा आथो रेडियो थेपी यहाँ लेखा छाला ऊ यो मेसिन जिउँछ हेर्न उठन उयो मिसिन अब उयो एक वर्षभित्र उयो मिसिन थाउनु भयो उयो उपचार बेरी उपचार जुए तर समस्या चाहिँ छुटेन ऊ मिसिन छ हेरेर झनी झनी छियो 20-25 करोड रुपियाँ लगे जु तर सरकार छु सहेर छु नमरो नौ बेटा ट्याक्स फ्री आउटु नौ बेटा एउटा छु हेल्पी आउटु आँटाको मरो ऊ छ छा मरो ऊ पोलिसी मरो सुया मार नेपालले चाहिँ ऊ मिसिन हेऊ खस ऊ हेऊ बटाउन डेका बिमालाई पोलिसी कहाँ सरकारलाई दिउँछ हेम अफ्ट सुन न हेऊ खस ट्याक्स फ्री एनआइबी कहीँ गर्दै छु आवान यामाले नि अथवा जिम्सा ठुलो इन्भेस्ट एनआइबी छ यहीँ गएको आउने आएको छ ठुलो मेसिन लिप नेपालले छिओ नै पनि अब अयो चाहिँ मरो त वसाया चाहिँ पिन्यौने फु त ऊ या चाहिँ पोलिसी देख्यो चाहिँ चिज अनफोर्चुनेटली मरो भने ऊ ठोजना चाहिँ जिउ ठु सेनाजको कारण ठोक टोज लाग्न जिज्ञासा त्यही त सोचाइ दिए ढुङ्गो जोजोलपा सुते गर्न थिए चन्द्र केशरी श्रेष्ठ त्यही दिशा जिज्ञासा त्यही दिशा जोजोल्पा क्यान्सर लुएर यो गजपति लुए ख मलाई अहिले लय मलाई यो उपचार यहाँ सान लानी धाइ मनटे त आस्तो क्या रेलीको चाहिँ जुया चाहिँ लानी मुखो मन त थिए किनभने उत्सुका कारण ख चिठा चाहिँ छ लाङ्के मुखो मेउ मेउला वास न्याउने न वास वया चाहिँ लड निन्द क्यान्सर राम लुए चाहिँ गज रु खरे निन्दाले नथा न जिठो सन्दर्भ खुन गुरु क्यान्सर चाहिँ डक्क रोग चाहिँ क्यान्सर जुई साह्रै सिरियो चाहिँ मुखु दिदी झिसा छुटुकी मारे नाचा नढाए चाहिँ एक टिआई क्यान्सर चाहिँ झिसा लाग्यो फु तर झि समाज समस्या छुटिया त्यो एक टिआई क्यान्सर लागि त वेकअप एकदम सुरु स्टेज चाहिँ उयो बिमाग अथवा डायग्नोसिस बिमाग तर झि समाज चाहिँ नाचा ढाइन टु ऊ सुरु स्टेज डायग्नोसिस मुजी यो कारण टु टु झि त्यो म्यान पावर यो झिसा ओके झि जनमानस ओके बारे मसिया अस्पतालले लेट भयो अथवा टेक्नोलोजी कारण चाहिँ डायग्नोसिस एक नम्बर जी योको कारण यहाँ चाहिँ त्यो डायग्नोसिस भित्र लेट जिउ जिया त्यो क्यान्सर जिउले चाहिँ यो किन वेकअप इन्टर ल्याके म फ्यु ख तर यसा न त्यो एक टिए क्यान्सर चाहिँ झिसा ल्याके फुके दिदी झिसा नेपालले न सेजना क्यान्सर जुपीमध्ये चाहिँ 30 जना चाहिँ लडायन बालक वेकअप न जिउ एना बिहा एना चौँटो बर झिसा ढायो खस त्यो सुगर ल्याके मुफु प्रेसर रोग ल्याके मुफु तर क्यान्सर चाहिँ एक टिए क्यान्सर ल्याके फु नि ऊ मेसेज चाहिँ समाधान हुना चौँ भर्खर त्यो आठो रोग सिपी ढिला सुगर न मनो सिनाचौँ डु प्रेसर न सिनाचौँ डु हार्ट एटाक जिया सिनाचौँ पिँटु मखला ऊ उके न सिनाचौँ डु नि तर उके चाहिँ मनोटेसन ध्यान म आठो क्यान्सर चाहिँ सिरियो चाहिँ छो भ्रमजको अपोर्ट हुँदा नि ठोक ख्या छो अपो जान्छ ठुके हेर्यो नि तर एक्चुली धायो खस चाहिँ एक टिए क्यान्सरलाई झिसा लागेको थियो नि ढुका झिसा समाज चाहिँ ऊ मेसेज चाहिँ बिमाग छ सुदीपजी थोक उठी आछि खलनाथमा ठुला जनमानस छेउको ठाउँ छाप जे छुन्थ्यो क्यान्सर जुनलाई लनिमुखो लनिमुखो लनिमुखो नि मान्छे उके भोलि त उयो त बिरामी त असर यही छ ऊ मानसिकता चाहिँ उके असरमै एकदम आठो दाता धेरै नै आठो बिरामी त क्यान्सर जसलाई सिरियो चाहिँ गु मान्स मानसिकता जो उयो कारण होइन जब अस्पतालले उयो कपी क्यान्सर ढका सी उयो कपी त एकदमै साइकोलोजिकल स्ट्रेस ढुक नि तर ऊ गु ट्रेन ख चाहिँ झिसा विदेशै चाहिँ ऊ मर गर्ने विदेशै चाहिँ अरू ऊ डेभलप कन्ट्री चाहिँ छुट्यो यहाँ वेकअपिनसँग चाहिँ त्यो क्यान्सर त एकदम इजिली थियो पार्ट अफ लाइफै नै काहीँ गर्ने न्याउ रोक्दन र वेकअपिनसँग सिउ ठो सर्टेन क्यान्सर रोग सिमुको सर्टेन सी ढकान अथवा सिपिन्छ न लाइफ टर्न लाइफ एन्ड डेथ टर्न वेकअपिनसँग एकदम नर्मल काहीँ गर्ने ठुलो पार्ट अफ लाइफ हेरेका र वेकअपिनसँग चाहिँ पिने विदेशी सुचलन ढुट यहाँ वेकअपिनसँग क्यान्सर जुलगाट होला बिरेम टर्न टो कनि गरेको डक्टरमा सन्द क्यान्सर जुलो ठो छोयो मै सम्भावना ठुल्ठुलो सियो सम्मान डक्कु क्लियरै कनि अलि बिरामी ठयो हिसाबमा लाइफ जे चाहिँ डिसाइडिएका जीवास यो मया हो सुवास यो गर्ने याहरू चाहिँ बिरामी डिसिजन खाएका फ्यामिली मखका तर झि समाज एकदम अपोजिट गर्ने क्यान्सर छौलाई झिसा बिरामी त जब जुन थाहा भए तक्ले हाम्रो बिरामी सिया परिवार त भएका वेक पिसे रेक सुजी ने जो बिरेमिटा तो कैंसर लगा टेडी मंटर लगा रहेगा सुस की खंड होगा तो सुस का दिलगा सुलगा रहला अरे बिरेमिटा थाने हॉस्पिटल हुई अरे जिमटा फोर्स फुल पेपर परिवार छुड़ाय बाडी आई है बिरेमिटा तो रोग लाट है बियो तो रोग लाट लाट है बियो लाई लगा है बियो छोटो खना की जिमटा अब बिरेमिटा सा जिनो हौसला लाई छोटो खना बाडी रह जाय तो रोग तना काम लाई लगा अरे तो बिरेमी लाई अरे बिरेमी छु फ्रॉम परे जी है डॉक्टर लाई लगा रहा है वो विश्वास मा सा यही तर एक्चुअली वो खमख का जुन्डो चाहिँ फोर्समा खान लायो बाकी बारी आएगा अहिले भो बिरामी त जब चापे जिया हो अहिले बिरामी चाहिँ ऊ डक्टर चाहिँ नभ ऊ रिलेसन भरि त तापना हुने हो डक्टर ठगे त नेपालले ठे ठगे जु खनिका डक्टर लाइ रहेको ठाउँमा छ पिनि वसा लाइ नेपाली वसा यहाँको पिनि हुने गा वेगन मेम सचिव म मनोटे त उठो नेगेटिभ खान लागेका फलाना डक्टर डर लाइ रहेको वसा होइन वसा मजुला जे मलाट जे इन्डिया वसा लाइ ख एक्चुअली ठु खोजु चाहिँ एक्चुअली रिलेटिभ पाखे भइया छौँ ख ओके वेक अप इन्टर सहयोग त डक्टर सहयोग त तर उल्टो असर चाहिँ जुवा चाहिँ गर्ने नि तर ठो मोहिक खस तक्लै बाला चाहिँ त बिरामी चाहिँ सही खस चाहिँ बाला समयलाई ढालका ढल्ला चाहिँ ठो चाहिँ अठो चिज चाहिँ समाज जुई मक ठो चिज चाहिँ सो ब्रेक चाहिँ यहाँ माग ठो गु कसै पनि लोइ विषयलाई खन्न सुन ख ठो आफ्नो टेलिफोन नम्बर सुन सपोर्ट दे दुङ गुडु जो जोलोपा जो जोलोपा भिसु त सुते गर्न थे जी गौर मोल पाखे इन्द्र प्रसाद जस्ता इन्द्र प्रसाद जी देदी छ छेउ खोजिना जुन एक खट सिलोला हजुर छि मनोट चाहिँ चिजेको नल्की चाहिँ क्यान्सर अपोजिट सम्भावना थियो अझ आ देश र घुसेको नल्की देश त क्यान्सर आफ्नो छिटो चाहिँ त ग्यास्ट्रिक जो अपना मुला ग्यास्ट्रिक सेल के अल्सर जी रे अहिले अल्सर लसन कि क्यान्सर जुएका रे हजुर टोकना नापान्छ निना त्यो हजुर आफ्नो लक्षण त सुधैले झन् क्यान्सर त त्यस्तै ठाउँ खुवाएको रहेछ लक्षण तलाई पक्का सिधै हजुर हजुर आठो चाहिँ एकदमै ठोना छौ जल्लो बडो समस्या ख तर छु समाज नाचा छिँदै थिएन टु ठो फाइ ग्यास्ट्रिक जुल्ला चाहिँ क्यान्सर सेन्डा क्यान्सर जुहरू चाहिँ छौ फ्रम टु टु एक्ज्याक्टली छौ चाहिँ सही चाहिँ मक्का छो चाहिँ झिसा चाहिँ नि ठो फाइ क्यान्सर ढुयो यो किन चाहिँ छु उमेर जुरी यहाँ यो कुना ठो 40 वर्ष नागा जुल्ला फाइ क्यान्सर चाहिँ अपोज हुँ ओके आठो एकदमै सूर्य अवस्थामा 20-30 वर्ष 25 वर्ष पिनसँग ठो फाइ चाहिँ लक्षणकै आउँदा गर्दा वेक अपिटा क्यान्सर खरका उसले टेन्सन चाहिँ काम मरौँ तर छिउ समाज भरि कम उमेर पिन्टना छ व्यवस्था चाहिँ जो जिउसँग खाना 20-25 वर्ष नै खाना तर यो किना चाहिँ ठो फाइ क्यान्सर ढुयो 40 वर्ष नागा जु पिन्ट अपोट हो अथवा विदेशी सहयोग भएछ अथवा फाइ क्यान्सर चाहिँ 50-60 वर्ष पिन्ट जुगा तर छिउ समाज उसमा भरि चाहिँ अपोन हो जो चाहिँ जिउसँग पाए जुगा ठुकै फाइ क्यान्सर हो ग्यास्ट्रिक लक्षण छु गाटाहरूले चाहिँ न्यु इयर लक्षण चाहिँ एकदमै सेम सेम ढुका ठुकै चाहिँ फेरि ध्यान टेमा हो ग्यास्ट्रिक घाँचे छ धासा ठुकै त एक्चुली ठुलो ग्यास्ट्राइटिस ख ठुटै चाहिँ छुरे फुवाले घाजी अथवा ऊ लिभर जी अल्सर जी आउने ख ऊ चाहिँको कारण जी झी नेपालले चाहिँ छिउ खानपिन हेन छिउ ठो लाइफस्टाइल हेन यो कस्तो ठो ग्यास्ट्राइटिस अथवा फुवायु चाहिँ अल्सर जी जिउ चाहिँ एक एक चाहिँ ठो कमन चाहिँ रोग ख ग ठुकै लक्षण छु खरि यहाँ ठो फुवायु चाहिँ चोयो भागे बिचे मुटु स्याँ कुहे अन्त चाहिँ एकदमै हिसुङको स्याउ ख फुवा जल्लो स्याउ यो नाटो खाली परे एउटा नेहरूका चाहिँ फुवा स्याउ जी अहिले ठो चाहिँ फुवा ढुस्तो चुनि आठो चाहिँ ग्यास्ट्राइटिस अथवा अल्सरी लक्षण ख आठो फाइ क्यान्सर झनै झनै अठे अठे लक्षण जुइका एकदम छुट्याए जाँ ठाकुका तर फरक चाहिँ छुरी यहाँ ग्यास्ट्राइटिसले चाहिँ जुल्ला जा ओके त्यही ग्यास्ट्रिक वास नल अथवा ओ नल्ला चाहिँ बिस्तारमा लक्षण त कम जिया हुनेका अथवा उपचार एउटा कम जिएका तर क्या त्यो क्यान्सरले चाहिँ छुरी यहाँ त्यो नाचा ढेखेन टो सुरसुरी भरि चाहिँ कम जुसा लिपा कमजुई मक्का ओके नाचा ढैँजी ढया नाचा एक दुई महिनाभित्रै वासा यहाँ यहाँ कम मजुल ढाया जुलो घाटा जी नाचा छो समय छो टोके टोके नौटो ओके छिटा ऊ फुवाई हिसुन फुवाले ठो ढुसो चुनावल ने उसले फुवा हिसुनियो जुलगा ढाला चाहिँ उसले वासा ग्यास्ट्रिक ग्यास्ट्राइटिस वासा यहाँ यहाँ एक दुई महिना कम मजुल घाटाला चाहिँ वेक पिन्ट चाहिँ छो चुकीलाई जाँच यहाँमा ठो जाँच यहाँ दक्लै कन्फर्म यहाँ चाहिँ छो इन्डोस्कोपी अर्थात् झिझ मुठु डुनी पाइप डुस्या दुर्बिन पठा सुमा छौ बिरिडु इन्डोस्कोपी एघाटा घाटा घटाई अनि डक्टर साहब पिन्छ ठो या बिरामी टेर ढाबले चाहिँ बिरामी टो ज्ञाना ठो मया चलन ढुकाले वेक पिन्छ वासा नयाँ छु नि अहिले ठो मया आइसु चुना छु नि एया मुजुगा झिझा ठो पठाए हि सुनावलो ठेउ लक्षण झुलो घाटाला डक्टर साहबमा ठो इन्डोस्कोपी यामा घाटाला चाहिँ एटलिस्ट छ चाहिँ ऊ यामा ओके डुनी स्वेबले चाहिँ अल्सर जुवा चौँ खनि अनि अल्सर चाहिँ क्यान्सर खमुख गा छुरी हेर्दा अन बायोप्सी एना स्वेमागा उना यहाँ माग अलग क्या चाहिए कैंसर डर कैंसर पता लगे जी अलग सूर्य अवस्था जो लाए लाई क्या तर जब जब कैंसर फुआ कैंसर बढ़े जिया होनी अलग लिपा मोनोटे वेट घटे जिया होनी गंस जिया होनी फुआ स्याओ स्याओ जिया होनी पठे ल जिया होनी वो छोटे लास्ट स्टेज का ओके वो स्टेज तक जिसमें वे के मौजूदा जिसमें ओके नशा नशे ने तो फुआ हिस्सो ना वासा ना सूर्य सूर्य कम जी एक दुई महीना तक न कम हो जाला इंडोस्कोपी राय आम ओके नर्मल जुसा ढुको चुनियो नर्मल मजुसा चाहिँ अहिले ओके चाहिँ वो अन डाक्टर नटा हुन्छ या मालका सुदीप जी मेरो पनि प्रसंग लेख्ने थ्वे क्यान्सर सम्बन्धी आफू चाहिँ जुल जेस आ वातावरण कारण नशा तोसै कारण स्वास्थ्य र ध्यान मजबुत कारण जीपटी मेरो चोज चाहिँ मन्देसन धाई चाहिँ वंशज आधार न थ वंश पाखेन चाहिँ ठुसरै जुआ गटाई सुख आठो वंश वंशानु गरेर ढाएको खर्च चाहिँ झनै झनै 5-10% चिज शरीर जिउपट्टि क्यान्सर चाहिँ वंशानु गरेर जिउ चाहिँ छौ अनि न केना छौँ ढो डक्कु क्यान्सर चाहिँ वंशानु गरेर जिउ मक्का ओके क्यान्सर जिउ साटे उयो सन्तान दिन क्यान्सर जिउ रह्यो चाहिँ यो ऊ मुख हो तर 5-10% चाहिँ क्यान्सर चाहिँ ठो वंशानु गरेर जिउ फुका उके मध्ये चाहिँ ऊ क्यान्सर चाहिँ छौ वंशानु छौ मनुले जुलेका ढललाई चाहिँ मेमो वेकअप यो सन्तानलाई जिउ सम्भावना 5-10% क्यान्सर हेजेको सम्भावना ढुका तर छवै परिवारले निम्न समय यस्तो क्यान्सर जिउ बेला ऊ ब्लड रिलेटेड मोनोटो जोगा डल्ला चाहिँ ऊ परिवारले चाहिँ वेकअप नि मेमो पनि सन्तान टन क्यान्सर जिउ सम्भावना बढे जी ओके वेकअप परिवार चाहिँ अझ बढी मात्र सतर्क जिउमा मेपिन मेपिनसम्म वर्षै सक जाँचे आएछ वेकअप सायद वर्षै निक जाँचे आएर यहाँ छु वर्ष जाँचे यहाँ ताकि वेकअप त क्यान्सर जिउ साथ चिसा पटलाई अब आमालाई अर्थात् वेकअपिन्ट क्यान्सर जिउ सम्भावना घटाइट चाहिँ मेरो जो तौर तरिका लाइफस्टाइल नै परिवर्तन हेमाला मलाई शाकाहारी भोजन नै हो व्यायाम या हो चिप अपोम नै हो ला अपोम नै हो अमल टुन्यो चुरोट एला मुट्नु ठेठ चाहिँ चिज एटा घटाला नाना वेकअप क्यान्सर जिउ सम्भावना परि रिस्क घटे जिउ गर्ने ओके यो परिवारमा भरि चाहिँ अप हो सतर्कता अप्ने आमा आउँदो डाक्टर सुदीप विश्लेषजी यीले यो मन डाक्टर लिफा ठो क्यान्सर लुई सम्बन्धी छि सञ्चालन नदीको साइकेटेना डिबुटी नबुटी क्यान्सर अस्पताल विषय अब छि ठो ज्याएना चाहिँ अनुभव मुका दिए विषयले ध्यान पनि छुङ्खो दस सन्देश दस धेरै चियाको अनि चाहे जो सुखा अनि आठ संसारभरि गु हिसाबमा क्यान्सर बढेर जान्छ नेपाल होइन एकदम एकदम एकदमै हिसाबमा बढेर जान्छ जिउसँग अनुभव टु ठुकेलाई चाहिँ ठो झी दोको युद्धस्तरले लगे जिउमा युद्धस्तर लगे जुटा छम्मन फैमुख हो ठुकेर दक्को चिज सहयमा आठो गु जी अभियान जी सुकै छु ठुकेर चाहिँ सहयार यो युद्ध ग्वालीमा जनता त मिडिया पब्लिक पोलिटिकल पार्टी महिला देश न ठुके यहाँ माछा सरकार न छौ नेसनल स्तरीय छौ छौ नेसनल क्यान्सर सम्बन्धी पोलिसी हया हया चाहिँ नेपालभरि नै ठुलो चिज त सरकारी तौरले चाहिँ सुविधा उपलब्ध यहाँमा अनि काठमाडौँ जो ठाउँ सुविधा उपलब्ध जिया मुझ्यो पाँच विकास क्षेत्र दर्शन पाँच विकास क्षेत्र ठयो सुविधा डेभलप जिम्मा ताकि दुर्गम चोपी जनता काठमाडौँ उपचार या बढेर मुजिमा नेपालले चोपी विदेशी हुना उपचार या बढेर मुजिमा ऊ चाहिँ सरकार नटुकेर चाहिँ छु हाई प्रायोरिटीले त्यहाँ यहाँ आउँदै चाहिँ जो अनुरोध डाक्टर सुदीप श्रेष्ठजी थनथिङ्ग छाया ठुलमुछी क्यान्सर लुए थिए अबटी गम्भीर प्रकृतिपट्टि दीर्घकालीन लुए विषयले जानकारी भेट्ल छिटो शुभ लिपि बाख्न नपला शुभ डाक्टर सुदीप श्रेष्ठ वेगले सलभेको जुल थोइलाजबाट सङ्केत बिडुगुडु हुनेको जफनाथनाथ थोइ त बेस्ट शुभ